ऊंची आवाजों पर जो मामलात होते हैं, तो ये भी तो सोने वालों में, सोने वालों को तकलीफ होती है, तो उस मामले में क्या इरशाद? आप शर्मा दे क्यों, बोल दो ना कि आशिकाने रसूल कहलाने वाले जो सारी सारी रात नातखवानियां करते हैं इको साउंड पर, और ढाई आदमी बैठे होते हैं और सारे मोहल्ले को जागने पर मजबूर करते हैं, खबरदार आज सोए तो पाबंदी है सोने पर, और देर लगे होते हैं माइक पर, या बाज लोग गैदरिंग करने के लिए उमरे के टिकट का वो कशिश उमरे के टिकट की रख देते हैं, शनाख्ती कार्ड उनके अपने कब्जे में ले लेते हैं, और फजर के वक्त या फजर की अजानों के बाद कुरान अंदाजी करते हैं, वो सारी रात वो सोने नहीं देते किसी को। तो ये कोई इश्क रसूल का दर्स ये तो नहीं है ना। नात खवानी अच्छा काम है, आप रोज करो, कैसे चलाओ घर में नात दोगी, कौन मना करता है आपको, या अकेले नात पढ़ो दरवाजे बंद करके, कौन मना करता है आपको, या नात खवानी मस्जिद में करो जबकि लोगों को तकलीफ ना होती हो, नमाजियों को या मोहल्ले वालों को, बगैर स्पीकर के नात खवानी करो, इंशाल्लाह कोई शिकवा नहीं करेगा आपको। या मोहल्ले में नात खवानी करनी है रोड पर करें आप, जिसमें ट्रैफिक का भी हरज ना हो, एक तरफ ट्रैफिक भी चल रहा हो, मुतबादिल रास्ते भी हो, और इतनी स्पीकर की गरजदार आवाज ना हो, मामूली सी आवाज पर इतनी तकलीफ नहीं होती होगी, लेकिन एकदम गूंज पड़ती है ना जब, तो मरीज तकलीफ उठाते होंगे, जो बेचारे नींद की गोलियां खा के सोते होंगे, हार्ट के मरीज, दिल के मरीज, ब्लड प्रेशर हाई जिनको होता होगा, इनके लिए बहुत तकलीफ दे होता होगा, छोटे बच्चे एकदम चौंक के जाग पड़ते होंगे, सोने ना सोते होंगे, ना माँ को सोने देते होंगे अपनी, ना घर वालों को सोने देते होंगे, जिनकी सुबह सवेरे 5 बजे 6 बजे जिनकी नौकरियां होती है, ड्यूटियां होती है, उनको कितनी तकलीफ होती होगी। आप जो आधी रात तक या पूरी रात तक वो इको साउंड पर लगे रहते हैं। पापा बाज़ औक़ात अगर ऐसो को समझाने के लिए कोई जाता है ना, तो मुंतजिमीन वगैरह जो ना उससे उलझते बहुत हैं, और उसके बारे में बड़ी नाज़ेबा बातें करते हैं, इनके बारे में क्या फरमाते हैं? एक बार मुझे तजर्बा इसका कि इसी तरह की एक नातखवानी हो रही थी, थोड़े से आदमी थे और रात काफी गुजर चुकी थी और फुल स्पीकर उसके खुले हुए थे, तो एक गरीब मोहल्ले वाला नाराज होकर आया कि यार अब तो बस करो, किसी को सोने भी दो। तो एक गरम हो गया उस पर कि जो गाने बजाते हैं उनको तो मना करो, शादियों में जो सारी सारी रात गाने बजाते हैं, जोर जोर से गाने बजाते हैं, हम तो सरकार की सनाखानी करते हैं। तो उसने बड़ा माकूल जवाब दिया, उसने बहुत माकूल जवाब दिया, उसने कहा जो गाने बजाते हैं ना वो तो वाकई बजाते हैं, गलत करते हैं, लेकिन यार तुम तो मजहबी लोग हो, तुम तो उनकी तरह गलत मत करो, ऐसा माकूल जवाब दिया। इस पर भी वो बंदा जो था वो झगड़ने लगा उससे, फिर मैंने उसको पकड़ा, उसको ठंडा किया, समझाया कि यार गलती तो जाहिर है अमीर लोगों की, ये स्पीकर चलाए हुए वो बेचारा गलत तो नहीं कह रहा, सोना तो उसका हक तो है ना, लेकिन जिन्होंने भी चलाया स्पीकर तो गलती तो उन्हीं की, तो हमारे आदमी करते हैं ऐसा, ये हमारे खाते में आए हुए, हम सुन्नी ही करते हैं, तो मैं भी सुन्नी हूँ, आप भी सुन्नी, तो हम ही कर रहे हैं सब कुछ, और सुन्नियों की नाक कटवाते हैं, सुन्नियों को गालियां खिलवाते हैं, और जो अच्छे सुलझे हुए सुन्नी है उनको भी बुरा भला खिलवाते हैं कि सारे सुन्नी ऐसे, हालांकि सारे सुन्नी ऐसे नहीं होते, अल्हम्दुलिल्लाह मैं भी सुन्नी हूँ, मैं तो मजम्मत करता रहता हूँ ऐसे सुन्नियों की कि जो इस तरह नातखवानियाँ करते हैं कि लोगों को सोने नहीं देते। तो मेहरबानी करके नातखवानी इस तरह करें, इज्तिमा जिक्रो नात इस तरह करें कि ज़्यादा आदमी है तो स्पीकर लगाएं, तो मध्यम आवाज़ में, लेकिन घरों में आवाज़ नहीं जानी चाहिए जिससे लोगों को तकलीफ हो, चाहे घर वाले कहें कि आप ज़ोर से रखो, कितने घर वाले कहेंगे, एक दिन का बच्चा भी आपको कहेगा, एक महीने का बच्चा भी कहेगा क्या कि नातखवानी करो, मैं भले चीखता रहूं मेरी माँ संभालती रहेगी, मेरा बाप नाते सुनना पसंद करता है ज़ोर ज़ोर से, मेरी माँ बेचारी मेरे बाप से डरते हुए सारी रात जागती रहती है, मुझे गोद में लिए लिए, मेरा बाप बेरहम बेगैरत है कि जो मेरी माँ को सताता है सोने नहीं देता, वो बच्चा यानी कि बच्चे के मैं जज्बात आपको, मैं इतना मेरा दिल जलता है, इतना सताते हैं, और बाद औकात लोग दम तोड़ जाते हैं, ऐसे भी वाकयात हुए, रास्ते नहीं मिलते, इतना घेर लेते हैं रास्तों को, मैं क्या क्या बताऊँ कि अपनी कमजोरियाँ क्या आपको मैं बताऊँ, हमारे घर की बातें हैं सारी। तो इसलिए मेहरबानी करके इबादत भी वो करें जिससे बिला वजह किसी मुसलमान को तकलीफ ना पहुंचे, बेशक नातखवानी इबादत है, आला दर्जे की इबादत है सरकार की सनाखानी, लेकिन इससे मुसलमान को तकलीफ नहीं होनी चाहिए, نہ مسلمانوں کی نیند خراب ہو، نہ اس کی نماز میں تکلیف ہو، نہ مریض کو تکلیف ہو، بلے جاگ رہا ہو، اس کو آواز نہیں اچھی لگتی، کسی کا سر درد کے مارے پھٹ رہا ہے، اب اس کے گھر کی طرف اسپیکر کا رخ ہے اور نعتیں آپ اس کو سنا رہے ہیں، اس کو سننے پر مسلط کر رہے ہیں، سننا اس کو تلاوت سننے پر مجبور کر رہے ہیں، اس کا سر پھٹا جا رہا ہے، کیا آپ کو ثواب ملے گا کیا؟ اور آپ کیا یہ کہو گے کہ یہ وہ ہے، یہ وہ ہے نعتوں سے جلتا ہے؟ تو یہ تو اور آپ بدگمانی میں پڑھ رہے ہیں، ایک تو اس کو ایزا پہنچا کر گناہگار ہو رہے ہیں، دوسرا بدگمانی کا گناہ بھی اپنے متھے لے رہے ہیں، کہ صرف وہ سر کے درد کی وجہ سے آپ کو روک رہا ہے، تو آپ سمجھتے ہیں یہ سرکار کی زناخانی سے جلتا ہے، وہ آپ کے اس گناہ بھرے انداز پر جل رہا بیچارہ، آقا کی زناخانی کا مخالف نہیں ہے وہ، جیسے صدائے مدینہ، صدائے مدینہ کتنا اچھا کام ہے، فجر کی نماز کے لیے جاگنا، جگانا، یہ تو اس نماز میں تو کس کو اختلاف ہو سکتا ہے؟ تو اس کا ایک واقعہ عرض کرتا ہوں، مجھے ایک صاحب نے خود بتایا تھا کہ میری اسی طرح کی باتیں سن کر اس نے مجھے بتایا کہ ایک بار میں صدائے مدینہ لگا رہا تھا اس پر مائک، وہ جو ہوتا ہے نا میگا فون پر، بلکہ شاید ایک سے زیادہ مل کے لگا رہے تھے میگا فون پر صدائے مدینہ، فجر کی جگا رہے تھے، تو ایک آدمی نکلا گھر سے اور اس نے ہم کو منت کی کہ میرا بچہ بیمار ہے اور وہ چونک جاتا ہے آپ کی اس مائک کی آواز سے، اسپیکر کی آواز سے چونک جاتا ہے اور پھر وہ سوتا نہیں ہے، آپ برائے مہربانی آپ ادھر سے مطلب یعنی کہ اس طرح زور زور سے صدا مدینہ نمازوں کے لیے جگاتے ہوئے نہ گزرا کریں۔ تو اس نے بتایا کہ ہم کو بڑا غصہ آیا کہ یہ تو وہ ہے ہم سے جلتا ہے، اس طرح کی ہم کو بڑا غصہ آیا، اپنا ذہن ہی نہیں تھا، بولا یار یہ نماز کے لیے جگانے میں روکتا ہے، ایسا منکر ہے، یہ عوام منکر کو منکر بولتے ہیں، بہرحال تو یہ ایسا ظالم آدمی نماز سے روکتا، ہم تو اس کو برا بھلا سمجھتے رہے۔ خیر دوسرا دن آیا، ہماری ضد تھی کہ یہ کیسے روکے گا، ہم تو جگائیں گے لوگوں کو نماز کے لیے، لے نماز سے جگانے سے روکتا ہے، یہ اپنے دعوت اسلامی والے ایک نادان کی بات بتا رہا ہوں میں۔ تو اس نے کہا کہ جب دوسرا دن آیا فجر کا تو ہم تو بالکل تیار ہو کر گئے کہ ہم تو صدائے مدینہ لگائیں گے، کسی کے باپ سے نہیں ڈرتے، یہ بھی بازاری جملہ ہے عوام کا، کسی کے باپ سے نہیں ڈرتے، تو یہ باپ سے نہ ڈرنے والے بولا ہم پہنچے، تو وہ بیچارہ گلی کے نکڑ پر پہلے سے کھڑا ہوا تھا، وہ دکھیارا، لیکن اس وقت ہمیں دکھیارا نہیں لگ رہا تھا، ہمیں کوئی پھٹے پاس لگ رہا تھا کہ نماز کے لیے کیوں آواز نہیں لگانے دیتا ہم کو، تو وہ بیچارہ کھڑا ہوا تھا اور پھر منت کرنے لگا، ہاتھ جوڑنے لگا، یہ دیکھو بڑی مشکل سے بیمار بچے کو ہم نے سلایا ہے، آپ میگا فون پہ آواز نہیں لگانا، آپ کو خدا کا واسطہ آپ ہم کو مت ستانا، ہم بچہ پھر ہم گھر والے کوئی سو نہیں سکتے، اب بتائیے کہ یہ ایک واقعہ جو میرے سامنے آیا وہ میں نے اپنے انداز میں آپ کو بتایا، ایسے کتنے مریض ہوں گے، ایسے مریض ہوتے ہیں مجھے پتا ہوتے ہیں، دیکھے ہیں میں نے، نیند کی گولیاں کھا کر بھی غریبوں کو نیند نہیں آتی، ماں بڑی مشکل سے دانت پیس کے پڑے ہوتے ہیں، اب اس کو آپ نے عاشق رسول کا رول ادا کرتے ہوئے اکو ساؤنڈ لگایا، اسپیکر کا رخ بھی اس کے گھر کی طرف کہ یہ وہ ہے یہ ہم کو نعت نہیں پڑھنے دیتا، اس سے دعا نکلے گی اس کے دل سے بد دعا نکلے گی، آپ کا بیڑا پار ہوگا یا بیڑا غرق ہوگا، آپ کیسے عاشق رسول ہیں؟ عاشق رسول وہ ہوتا ہے کہ جو لوگوں کو راحت پہنچاتا ہے، لوگوں کو سکون پہنچاتا ہے، عبادت منع نہیں ہے، نماز منع نہیں ہے، لیکن وہ عبادت جو خامہ کا کسی مسلمان کے لیے تکلیف کا باعث بنے تو اب وہ عبادت کیا رہی، عبادت کیسے رہی؟ جبکہ اس کو یہ جیسے یہی نعت خوانی میں آواز بلند کرنا، تو آواز بلند کرنا ہی کیا عبادت ہے؟ نعت بغیر بلند آواز کے نہیں پڑھی جا سکتی، دل میں ہو یاد تیری، دل میں ہو یاد تیری، گوشہ تنہائی ہو پھر تو خلوت میں عجب انجمن آ رہی ہو، تو دل میں نعت نہیں پڑھی جا سکتی یا کم آواز سے نعت نہیں پڑھی جا سکتی، تو پھر یہ عبادت نہیں کہلائے گی، جب اپنا گلا پھاڑو گے، لوگوں کے کان پھاڑو گے، لوگوں کو ستاؤ گے، ان کے دل دکھاؤ گے، تو کیا یہ عبادت کہلائے گی؟ یہ کون سی عبادت ہے؟ عبادت کوئی ہے نہیں ایسی جس سے مسلمان کو خامہ خامہ اذیت پہنچے، تو اس لیے ہوش کے ناخن لیجئے، جو لوگ اگر ثواب سمجھ کر ایسی ناتخوانیاں کرتے ہیں تو اس خوش فہمی میں رہے نہیں، ثواب نہیں ملے گا، یہ علماء سے جا کر پوچھو کہ ثواب ملے گا یا نہیں، کیسے ملے گا ثواب، جبکہ مسلمانوں کو تکلیف ہونا متعین ہو جس میں، اور آپ کو پتا ہے کہ مسلمانوں کو تکلیف پہنچ رہی ہے ہماری اس عبادت سے، ثواب کہاں سے ملے گا؟ اس لیے عبادت بھی نہ چھوڑے، ثناء خوانی بھی ہرگز نہ چھوڑے، اگر 12 ربیع النور تک 12 دن کرتے تھے تو 30 ربیع النور تک اس کو جاری رکھے, لیکن اس کی حد میں رہ کر کرے, بغیر اسپیکر کے کرے. اس طرح یا تو میدان میں جا کر کرے جہاں کوئی مکان نہ ہو, ٹھیک ہے, اسپیکر چلائے خوب چلے, کسی کو تکلیف نہیں ہوگی اس سے, تو کوئی عرض نہیں ہے. آپ روز کرے, ایک سمجھانے کے لیے عرض کر رہا ہوں, روز کون کرتا ہے, روز آتا بھی کون ہے. اللہ کرے دل میں اتر جائے میری بات. واللہ تعالی اعلم ورسول اعلم عز وجل وصلی اللہ تعالی علیہ وآلہ وسلم, صلوا علی الحبیب.